بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. گو کہ ہمارے پروگرام کے تواتر میں ہم موضوعات چینج کرتے ہیں، تبدیل کرتے ہیں، لیکن آج ہم نے ایک ایسا موضوع رکھا جو اس وقت موسم کی تبدیلی کی وجہ سے بھی لوگوں کو اس کی بہت زیادہ تکلیف ہے، جسے ہم کہتے ہیں عرق النساء یا شیاٹیکا یا لنگڑی کا درد. یہ درد عموماً موسم کی تبدیلی، بہت زیادہ ٹھنڈی جگہ پر بیٹھے رہنے کی وجہ سے یا پھر ٹھنڈے پانی سے نہانے کے بعد فوری طور پہ پنکھے کے نیچے آ جانے سے یا پھر سنیاس یا دوسری خواتین کی بیماریوں کی وجہ سے عموماً پیدا ہوتا ہے. اور اس میں کسی بھی ایک طرف، دائیں طرف یا بائیں طرف، پیچھے سرین کی طرف، کولے کی طرف ایک رگ ہوتی ہے جسے ہم سیفن کہتے ہیں، وہ رگ جو ہے وہ دب جاتی ہے اور اس کے دبنے کی وجہ سے اتنا شدید قسم کا درد ہوتا ہے جو کہ نیچے کی طرف، گھٹنے کی طرف تک جاتا ہے. اور بعض دفعہ اس کی شدت ایسی ہوتی ہے کہ یہ نیچے ایڑیوں تک بھی جاتا ہے اور ایڑیوں میں جا کر تکلیف زیادہ دیتا ہے. عموماً اس درد کی وجہ سے مریض جو ہے بہت بے چین رہتا ہے اور عموماً اتنا شدید درد ہوتا ہے کہ جو مریض ہوتا ہے وہ بے ہوشی کی طرف بھی آ سکتا ہے. اور اس میں کئی ایسے مریض بھی ہوتے ہیں کہ جو کئی راتوں تک ان کو نیند نہیں آتی، تکلیف سے ان کا ذہن، ان کا دماغ بھی معاف ہو جاتا ہے اور تکلیف کی وجہ سے وہ کچھ غذائیں بھی نہیں لے پاتا، جس کی وجہ سے وہ لاغر ہو جاتا ہے. اور اگر اس کا پراپر علاج نہ کیا گیا یا اس کی ڈائیگنوزس نہ کی گئی تو پھر اس میں یہ ہوتا ہے کہ یہ درد بار بار جب ٹیسے مارتا ہے اور بہت شدت کے ساتھ جب یہ درد ہوتا ہے اور اس کو صرف پین کلر کے ساتھ اگر ختم کیا جائے تو پھر اس طریقے سے اس طرف کی ٹانگ جو ہے وہ لاغر اور کمزور ہو جاتی ہے اور اس کے بعد اس کو چلنے میں تکلیف ہو جاتی ہے اور وہ چلنے سے بھی قاصر ہو سکتا ہے. یہ بتانے کا مقصد صرف یہ ہے کہ جب ایسا درد آپ کو ہو جو کہ شیاٹیکا کا درد ہو یا عرق النساء کا درد ہو، تو اس کا نام بھی چونکہ نساء کے اوپر رکھا گیا، یعنی کہ یہ خواتین میں زیادہ ہوتا ہے. اس کی میں نے جیسے کئی وجوہات بتائی، لیکن ایک اہم وجہ یہ بھی ہوتی ہے کہ یہ ان لوگوں کو زیادہ ہوتا ہے کہ جو زیادہ تر خواتین باورچی خانے میں یا کچن میں کھڑی رہتی ہیں. ان کے کام یہ ہوتا ہے کہ دن میں کم از کم 2 گھنٹے صبح، 2 گھنٹے رات، 2 گھنٹے دوپہر وہ کھڑی رہتی ہیں، جس کی وجہ سے ان کو ویریگوز وین بھی ہو جاتی ہے. ویریگوز وینز یہ ایک جو رگوں کے گچھے جو ہے مختلف جگہوں پہ، اوپر ران کی طرف، نیچے گھٹنے کی، عموماً جو ہے وہ ویریگوز وین ہونے کی وجہ بھی. یا وہ خواتین جو کہ ایسی جاب کرتی ہیں جیسے ایروسٹریس ہو گئیں، یا پھر ایسی خواتین جو چلتی ہیں، ایروسٹریس کا جو جہاز میں کام ہوتا ہے وہ بھی بڑا ہیوی کام ہوتا ہے، ٹرالی کو کھسکانا، میزبان کے سامنے ٹرے پیش کرنا، تو ان کا پوسچر جو ہے وہ اس طریقے سے چینج ہوتا رہتا ہے، جس کی وجہ سے ان کو بھی ویریگوز وین جو ہے عموماً 90% خواتین جو کہ ایسی جاب کرتی ہیں ان کو یہ ہو جاتا ہے. طب نبوی صلی اللہ علیہ وسلم میں اس سلسلے میں جو چیز بتائی گئی اس میں سب سے اچھی چیز یہ بتائی گئی کہ دست کا گوشت جو ہے وہ استعمال کیا جائے. بکرے کے دست کا گوشت ابال کے اس کی یخنی جو ہے وہ پی جائے، وہ اس مرض کے لیے بہترین علاج ہے. اور اسی طریقے سے جو علاج بتائے گئے اس میں زیتون کا تیل بتایا گیا کہ ان جگہوں پر زیتون کا تیل اس طریقے سے لیا جائے کہ ایک پاؤ تیل لیا جائے اور اس میں 50 گرام لونگ ڈال کے اور اچھی طریقے سے اس کو تیل کو گرم کیا جائے، جب تیل کالا ہو جائے تو اسے محفوظ کیا جائے اور وہ تیل جو ہے اس کی اس جگہ پر مالش کی جائے. بعض جگہوں پر یہ تھا کہ اس کا حجامہ بھی عمدہ حل ہے کہ فوری طور پہ حجامہ کرنے سے بھی جو ہے یہ درد کنٹرول ہوتا ہے, اور اسی طریقے سے داغنے سے عموماً اس جگہ پر زخم پیدا کرنے سے بھی عموماً یہ درد کم ہوتا ہے. پہلے زمانے میں ایسے جگہوں پہ گرم چیزوں سے اس کو داغتے تھے, لیکن اب وہ پرانا طریقہ کار ہو گیا. اب صرف یہ ہے کہ گرم کپڑے کی یا کوئی ایسی چیز کی جو تھیلی ہوتی ہے, بوٹل ہوتی ہے, تو اس کی سکائی اگر کی جائے تو اس سے بھی درد میں افاقہ ہوتا ہے. خاص ایک پوائنٹ ہوتا ہے عموماً اس جگہ پر جو ہے اگر گرم سکائی کی جائے گرم بوتل سے اور اس چیزوں سے, تو اس سے بھی کافی فرق پڑ جاتا ہے. اس سلسلے میں روحانی معاملات بھی ہیں, اور طب نبوی چونکہ دعاؤں کے لیے بھی کہتا ہے, اور آپ صلی اللہ علیہ وسلم نے دوا کے ساتھ دعا کو بھی کہا کہ دعا بھی کی جائے, تو اگر ایسے کوئی معاملات ہوں یا کوئی ایسی روحانی معاملات ہوں تو اس کو بھی اگر اس میں کیا جائے تو اس سے خاصا فرق پڑتا ہے. ایک نسخہ لکھ لیجیے اس کے بارے میں, یہ ہے کہ یہ انشاءاللہ 3 ہفتوں میں شیاٹیکا کا درد اس سے بہتر ہونا شروع ہو جاتا ہے. اس میں جو چیزیں ہیں, ازگن ناگوری آپ کو لینا ہے, سورن جان شیری لینا ہے, اور پپلا مول, 3 چیزیں, صرف 3 چیزیں. اس کو ذرا دوبارہ لکھ لیجئے, ازگن ناگوری, سورن جان شیری, پپلا مول, اور اسے تینوں کو آپ 100-100 گرام لے لیجئے, اور تقریباً 2 سے 3 گرام یعنی کہ چائے کا چمچہ واٹر لیول پہ بالکل بھر کے نہیں, 3 گرام کے قریب صبح ناشتے کے بعد, 3 گرام کے قریب شام کو آپ لیجئے, اور اسے آپ لازم جو ہے دن میں 2 سے 3 دفعہ لیں گے تو آپ دیکھیں گے انشاءاللہ تعالیٰ سے کافی بہتر ہو جائے گی. 3 چیزیں ہیں, ازگن ناگوری, سورن جان شینی, پپلا مول, یہ تینوں چیزیں جو ہے بازار سے آپ منگوا لیجیے. دوسرا نسخہ جس میں بھی 3 چیزیں, وہ ہے سونٹھ, آپ کو 100 گرام لینی. اس میں تھوڑی سی توجہ چاہتا ہوں کہ سونٹھ 100 گرام لکھیے, نوشادر کا جو وزن ہے وہ 25 گرام لکھیے, اور کالی مرچ کا وزن صرف 10 گرام لکھیے. 3 چیزیں ہیں, سونٹھ کا وزن 100 گرام ہے, نوشادر کا وزن جو ہے وہ 25 گرام ہے, اور کالی مرچ کا وزن جو ہے صرف 10 گرام ہے. ان تینوں چیزوں کو یکجا کر لیجئے, اس کو پیس لیجئے, اور یہ بھی جو ہے دن میں 4 دفعہ کم از کم, جس کو شدت کا پین ہو رہا ہو اسے جو ہے وہ آپ 3 گرام کے قریب جو ہے وہ صبح اور دوپہر, شام, رات, 4 مرتبہ جو ہے یہ نوشادر والا نسخہ جو ہے آپ دیجئے, تو انشاءاللہ تعالی درد جو ہے وہ بہتر ہونے کی توقع ہے کہ درد جو ہے وہ جلدی بہتر ہو جائے گا. تو 2 نسخے ہو گئے, 1 ازگن ناگوری, اور جو میں نے عرض کیا کہ سورن جان شینی, اور تیسری چیز جو اس میں تھی وہ پپلا مول, وہ والا جو ہے ہم وزن, اور اس کے اندر میں نے کہا کہ اس کو دوبارہ بتا دیتا ہوں, اس کے اندر جو ہے سونٹھ آپ کو 100 گرام لینا ہے, نوشادر 25 اور کالی مرچ 10, اس کو پیس لیجئے اور پھر 3-3 گرام لیجئے. آپ دیکھیے انشاءاللہ تعالی لنگڑی کا درد ہو, شیاٹی کا ہو, چھوٹے جوڑوں کا درد ہو. ایک اور نسخہ آخری ایک اور لکھ لیجئے, بڑا آسان سا ہے, اسے بھی آپ آزما کر دیکھ لیجئے, شیاٹی کا یا ارق النساء کے لیے بھی ہے اور جوڑوں کے درد کے لیے بھی آپ اس کو کہہ سکتے ہیں. اس میں ادرک کا جوس نکال لیجئے, 1 ٹیبل اسپون لے لیجئے, آدھی پیالی جو ہے اس میں عرق سونف بازار سے منگوا لیجئے, یا پھر گھر پہ جو ہے 1 ٹیبل اسپون 1 گلاس پانی میں سونف کو اتنا ابالیے کہ وہ آدھا رہ جائے. تو اب اس میں ہم کو تقریباً آدھی پیالی عرق سونف یا سونف کا پانی لینا ہے, 1 چمچہ جو ہے وہ میں نے جیسے عرض کیا آپ کو جو لینا ہے وہ ادرک کا جوس 1 ٹیبل اسپون لینا ہے, عرق سونف آدھی پیالی یا سونف کا پانی, اور تیسری چیز سمپل سا جو کھانے کا سوڈا ہوتا ہے جو ہم پکوڑے وغیرہ میں ڈالتے ہیں, کھانے کا سوڈا 1 چٹکی وہ آپ اس میں ڈال دیجئے, جو آدھی پیالی پانی ہے جو آپ کے پاس سونف کا پانی, اس کو اچھی طریقے سے ہلائیے, اس میں ہلکا سا جھاگ آئے گا اور وہ پھر آپ پی لیجئے. اس کو اس کی خوراک جو ہے دن میں 3 مرتبہ ہے. تو یہ تمام چیزیں ہیں کہ اسے لیجئے, کیونکہ درد اتنا شدت کے ساتھ ہوتا ہے کہ اس میں آپ ظاہری بات ہے فوری طور پہ انجیکشن بھی لگوا سکتے ہیں, آپ فوری طور پہ پین کلر بھی کھا سکتے ہیں, آپ فوری طور پہ جو بھی علاج کروانا چاہیں, لیکن اس کو مستحکم علاج جو ہے وہ یہ 3 چیزیں ہیں کہ جو میرے مطب میں بھی جو دوائیں ہیں وہ اسی پر مشتمل ہوتی ہیں. تو ان چیزوں کا خیال رکھیے, اور بادی اور گیس جن چیزوں سے پیدا ہوتی ہے وہ چیزوں کا آپ پرہیز رکھیے. اس پر مزید بات بھی کرتے ہیں, آپ کی کالز بھی لیتے ہیں, ملتے ہیں آپ سے ایک مختصر سے وقفے کے بعد. السلام علیکم. السلام علیکم ورحمت اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. وقفے سے پہلے ہم آپ سے شیاٹیکا کے بارے میں بات کر رہے تھے کہ عرق النساء کے آپ کو پوری کیفیات میں نے بتائیں, آپ کو نسخہ جات بتائے کہ کس انداز سے لینا ہے. اسی طریقے سے جیسے میں نے آپ کو بتایا کہ ہماری غذاؤں میں کیا ایسی چیزیں ہیں کہ جس کی وجہ سے یہ معاملات ہو جاتے ہیں, سب سے پہلی چیز جو ہے وہ نمک ہے, کہ نمک کا استعمال جو ہے وہ کچا نہ کیا جائے. میں نے کئی پروگرامات میں بتایا کہ نمک چھڑک کے نہیں کھانا, جیسے عموماً ہم پھلوں میں جو ہے نمک چھڑک کے کھاتے ہیں, یا پھر مختلف پھل ہیں, انار ہے یا مختلف چیزیں, سیب ہے, اسے ہم نمک چھڑک کے کھاتے ہیں, تو اس کا کھانا ختم کر دیجیے. تو اس کا طریقہ کار یہ ہے کہ جو ہم نمک کھانے میں ڈالتے ہیں وہ تو پک جاتا ہے, تو میں نے اس کا ایک سولوشن یہ تجویز کیا کہ آپ نمک لیجئے تقریباً 2 ٹیبل اسپون 3 ٹیبل اسپون, آپ 1 گلاس پانی لیجئے اور اس میں 3 ٹیبل اسپون نمک ڈال کے اس کو خوب اچھی طریقے سے بوائل کر لیجئے. بوائل کرنے کے بعد جو کثافتیں ہیں وہ سب ہٹ جائیں گی. اس کے بعد اس نمک کو چھان کر اور کسی بوٹل میں, جو ڈراپر والی بوتل ہوتی ہے جس میں ہم سوس وغیرہ رکھتے ہیں, اس کے اندر یہ پانی رکھیے, جہاں آپ کو نمک کی ضرورت ہے یہ پانی چھڑکیے. تو یہ ایک حکمت ہے جس سے ہم ان عارضات سے بچ سکتے ہیں. اور دوسری چیز یہ ہوتا ہے کہ عموماً بہت زیادہ مرچ کا استعمال, بہت زیادہ بادی چیزوں کا استعمال بھی ان بیماریوں کی وجوہات بنتا ہے. تو ہمارے پاس ایک کالر ہیں, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. میں ناصر سلیم بات کر رہا ہوں لاہور سے. جی جناب. یہ میری بھابھی کا نا مسئلہ, وہ ان کو نیند بہت زیادہ آتی ہے, کھانا پکانے بیٹھی ہیں تو ادھر ہی سو گئی ہیں, اگر کپڑے دھو رہی ہیں ادھر ہی سو گئی ہیں, بیٹھے بیٹھے باتیں کر رہے تو خراٹے مار رہے ہیں, اتنی زیادہ نیند. وہ بھی ٹیسٹ کرایا ہوا, یوریک ایسڈ وغیرہ بھی ٹیسٹ کرایا, وہ بھی بڑا ہوتا ہے, اس کے لیے میڈیسن استعمال کرنے کا فرق نہیں پڑ رہا ان کو. اچھا اچھا. 52 سال ان کی عمر ہے. تو ان کو کوئی پرابلم تو نہیں شوگر وغیرہ یا؟ شوگر نہیں, وہ یوریک ایسڈ تھا, یوریک ایسڈ بڑا ہوتا ہے, وہ ٹیسٹ وغیرہ کرایا, میڈیسن بہت زیادہ استعمال کی لیکن نا فرق نہیں پڑ رہا. تو یوریک ایسڈ کتنا تھا؟ یوریک ایسڈ بڑا ہوا تھا, یہ تو میرے ذہن میں نہیں ہے, رپورٹ گھر میں ہے, لیکن کافی بڑا ہوا تھا. میڈیسن وغیرہ استعمال کر رہی ہیں, ہلکا سا مائنر سا فرق پڑا ہے کچھ دنوں پہلے, لیکن ابھی ویسی کنڈیشن ہی ہے. یوریک ایسڈ کی وجہ نہیں ہے, بہرحال لے کے میں آپ کو بتا دوں, ان کا نظام ہاضمہ ٹھیک ہے, ان کو ڈکاریاں وغیرہ زیادہ تو نہیں آتی. ہاں نہیں, وہ صحت ان کی ٹھیک ہے, یعنی کہ جسم ان کا, یعنی کہ نا کچھ سمجھو, یعنی بہت زیادہ سمارٹ نہیں ہے, جسم ان کا موٹا ہے. اچھا چلے ٹھیک ہے, ان شاء اللہ ان کو جواب دیتا ہوں. وہاں پہ ایک اور کالر ہے, ان سے بھی بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے؟ میں جویریا بول رہی ہوں گجرات سے. جی فرمائیے کیا سوال. حکیم صاحب مجھے یہ پوچھنا تھا کہ میرے نا آنکھوں کے نیچے نا صرف گول سرکل میں چھوٹی چھوٹی چھائیاں بنی ہوئی ہیں, اور ان کے اوپر نا گوشت والے مسے بھی نکلے ہوئے ہیں, تو ان کے لیے مجھے کوئی علاج بتا دیں. آنکھوں کے نیچے اس جگہ پہ یہاں؟ ہاں. اچھا اچھا. تو گول سرکل میں اور اوپر نا گوشت والے مسے بھی بنے ہیں, تو ان کے لیے کوئی علاج بتا دیں. اچھا اچھا اچھا چلیں ٹھیک ہے, میں آپ کو بتاتا ہوں. بہت شکریہ آپ کی کال کا. جویریہ تھی, وہاں پہ ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم حکیم صاحب. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں سے جاوید بات کر رہی ہوں. میں کہاں سے؟ حیدرآباد سے. جی فرمائیے. یہ درد میرا جو ہے نا, آپ نے عرق النساء کا بتایا, تو میرے بھی اسی طرح کا 2 سال پہلے درد ہوتا تھا, ٹانگ نیچے ایڑیوں تک جاتا ہے بالکل نا, انگلیوں تک. جی. اب مسئلہ یہ ہے, اس کا میں نے علاج تو کروایا, یہ حکیمی بھی کروایا, ایلوپیتھک بھی کروایا, لیکن پیچھے جو ہپس کی طرف ہڈی ہے وہاں سے جو ہے بہت زیادہ درد رہتا ہے, آئی ڈن ہو جاتا ہے, اور سائڈ کا پورا رائٹ سائڈ کا جو حصہ ہے پورا ہاتھ سے لے کر نیچے تک پسلیوں, یہ سب کچھ درد آئی ڈن سے درد اٹھتا رہتا ہے, اور یہ جو ہپس کی طرف کا اس وجہ سے بہت زیادہ پریشانی کی ہے. میں بیٹھ کے نماز نہیں پڑھ سکتی نارمل طریقے سے, کرسی پہ بیٹھ کے پڑھتی ہوں, تو اس کے لیے مجھے بتائیں یہ مکمل طور پر درد ختم ہو جائے, کیونکہ ہر تھوڑے عرصے بعد اٹھ جاتا ہے. ابھی میں کچھ دوائی نہیں لے رہی ہوں. آیا آپ نے جو بھی سوچ کے بتایا یہی استعمال کروں یا کچھ؟ آپ کی ایج کتنی ہے عمر؟ 37. جو میں نے بتایا وہ بھی کیجیے, اور بھی میں انشاءاللہ آپ کو بتاتا ہوں, انشاءاللہ بہتر ہوگا. ہاں پہ ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کیا حال ہے حکیم صاحب؟ جی الحمدللہ, آپ بتائیے کون کہاں سے؟ حکیم صاحب میں فیصل آباد سے انیلا بات کر رہی ہوں. جی انیلا. تو پوچھنا یہ تھا کہ آپ نے ایک نسخہ بتایا ہے میدے کا نظام ٹھیک کرنے کے لیے, تباشیر, بڑی الائچی کے بیج اور مصری, वो पूछना है कि मतलब कितनी मिकदार में खाना है और इसके क्या फायदे हैं, जरा तफसील से बता दें। अच्छा, खाना खा लूँ ना मैं तो ऐसे तबीयत भारी भारी हो जाती, बहुत वजनी वजनी महसूस होता है खाना खा के ना, अजीब सी उलझन सी, मतलब खाना खा के जिस तरह बंदा परेशानी में मुब्तला हो जाता है ना, इस तरह रहती है तबीयत, या तब पेट भारी हो जाता है। हाँ जी, वजनी वजनी सा इस तरह लगता है जैसे सारा जिस्म भारी हो गया है। बीपी तो नहीं आपको? नहीं, बीपी नहीं है। चल ठीक है, मैं जवाब देता हूँ आपको, आपकी कॉल का बहुत बहुत शुक्रिया। अनिला साहिबा फैसलाबाद से, हमारे पास एक और कॉलर। अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन कहाँ से? शुबाना बात कर रही हूँ मुल्तान से। जी फरमाइए, क्या सवाल? हकीम साहब, मेरे ना तीन ऑपरेशन हुए हैं और तीन बड़े ऑपरेशन से हुए हैं बच्चे। अच्छा। तो मेरा ना वजन बहुत ज्यादा हो गया, पेट बहुत ज्यादा फूल गया। तो आपने वो बताया था, लेप बताया था, वो मट्टी और काली जीरी और खटकड़ी और सौंठ बताई थी, वो भी मैंने किया, वो उससे भी फर्क नहीं पड़ा। तो कितने दिन किया आपने? मैंने 2 हफ्ते किए हैं। 2 महीने कीजिए, 2 महीने, 3 महीने कीजिए। 2 हफ्ते से क्या होता है, इतनी सारी गैस जमा हो जाती है ना अंदर से। आप तो वो भी मैंने किया और वो भी किया जो ना आपने बताया था, काला जीरा भी और जवैन भी, वो भी मैंने किया है। चले मैं एक नुस्खा और आपको देता हूँ। बहुत शुक्रिया। हाँ, पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहिबा, कहाँ से? मैं पिंडी से आमना बात कर रही हूँ। जी आमना साहिबा, मेरे ना बाल जो है वो सफेद हो गए, मेरी उम्र तकरीबन 50 साल के करीब है। तो मैं कोई ना ऐसी चीज बता दें कि बालों को लगाऊं तो वो ना काले हो जाएं, एक दफा ही लगाने से जैसे काले हो जाएं, क्योंकि मुझे एलर्जी है और मैं कोई और चीज लगा नहीं सकते। तो आप को शुगर तो नहीं? नहीं नहीं, कोई मसला नहीं है। अच्छा अच्छा, चले ठीक है, मैं बता दूंगा आपको। हमारे पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम। कौन सा कहते हैं? ठीक ठाक जी। कौन सा, आप कहाँ से? अमजद बात कर रहा हूँ, लाहौर से। अच्छा अच्छा अच्छा जी जी, सवाल बताइए अमजद जी। अंकल मेरा है मिर्गी का मसला। अच्छा। तो कोई पहले तो वैसे एपी वाल वगैरह खा रहा हूँ, लेकिन उससे भी कभी कभार चक्कर वगैरह आ जाता है। अच्छा, तो उसके लिए मुझे कुछ बता देते ताकि मैं साथ शॉप भी काम भी करता हूँ और वहाँ पे भी मुझे चक्कर वगैरह आ जाते हैं। तो ये मसला है अंकल। चले आप ऐसा कीजिए कि एक प्रोग्राम के आखिर में मेरा टेलीफोन नंबर आएगा, आप नोट कर लीजिए। इंशाल्लाह ताला मैं इसी महीने लाहौर बैठूंगा तो वो तफसील आपको फ़ोन पे बता देंगे, तो आप दिखा दीजिएगा मुझे। ठीक है, बहुत शुक्रिया। आप एक और कॉलर है, उनसे बात करते हैं। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा, कहाँ से? जी मैं पाकिस्तान चौक से बंसोड़ से बोल रही हूँ, गजाला जी। जी कराची, बताइए जी। हकीम साहब, मेरी बेटी के पैरों में बहुत शदीद तकलीफ है, कम से कम 9 महीने हो चुके हैं, उसकी दर्द नहीं जा रहा टांगों के, घुटनों का। किस? अच्छा, घुटनों में? जी घुटनों में बहुत शदीद दर्द है और है ना पैरों के तलवों में जलन होती है उसको, और बहुत तकलीफ होती है, 3-4 घंटे तड़पती है। अच्छा, बहुत इलाज करवाया, कोई फर्क नहीं पड़ा। आपको ऐसा नुस्खा बताएं कि मेरी बेटी के फर्क पड़ जाए। चलें ठीक है। और सुबह में वो उठाते हैं उसको तो उठ नहीं पाती है वो अपने पैरों से ना, 1 घंटे बाद वो फिर चलती है, उसको खड़ा करते हैं। आपने उम्र कितनी बताई? 15 साल की मेरी बेटी। अच्छा, अभी ठीक है जनाब, 15 साल। बहुत शुक्रिया आपके कॉल का। वहाँ पे एक और कॉलर है। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम सर। वालेकुम अस्सलाम। कौन सा? सर फरशीद खान बात कर रहा हूँ। कहाँ से? पेशावर से। जी सवाल फरमाइए। अच्छा सर, मेरे छोटे भाई है वो खाना पीना शौक से नहीं खाता है। अच्छा, तो वो मम्मा उसको जबरदस्ती खिलाते हैं, तो इसके लिए क्या ऐसा? उम्र बताइए। 8 साल का जी। 8 साल की। ठीक है, मैं बताता हूँ आपको, नुस्खा बताता हूँ जनाब। आपका बहुत शुक्रिया पेशावर से। हम आप एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहब, कहाँ से? सनाउला राजनपुर से। सनाउला राजनपुर से। राजनपुर, सवाल बताइए। सर अंतड़ी में दर्द रहता है और दिल में, खाना खाने के बाद। किस जगह? अंतड़ी में और दिल में। अच्छा, पेट में? हाँ, पेट में और दिल में। उम्र कितनी है तुम्हारी? मेरी उम्र 20 साल है। वो चलता, पैदल चलते हो, वॉक करते हो? जी जी, वॉक भी करता रहता हूँ। कितनी करते हो? 2 किलोमीटर सुबह, 2 किलोमीटर शाम करो, और बाकी नुस्खा मैं बता। अदालत में मेरी ड्यूटी होती है, ऊपर नीचे चलता रहता हूँ। अरे बेटा, वो तो ड्यूटी है ना, वो तो ड्यूटी है, लेकिन वॉक बोलते हैं सुबह फजर के बाद और रात इशाप के बाद चहलकदमी। अच्छा। करें आप, और बाकी दवाएं मैं बताता हूँ, आप लीजिएगा। हाँ, पास एक और कॉलर है। जी अस्सलाम वालेकुम। एक कॉल ड्रॉप हो गई, हम फिर सवालों के जवाब दें। पहला सवाल हमारे पास है, और इन्होंने लाहौर से किया। इन्होंने बताया कि इनकी भाभी साहिबा जो हैं, उनके वो नींद बहुत आती है, और इसके लिए इन्होंने बताया कि वो यूरिक एसिड भी इनका एग्ज़िट कर गया था, तो अभी सही है। तो नींद के लिए जो सबसे अहम चीज़ है कि निज़ाम हाजमा देखना होता है, कि जब निज़ाम हाजमा ठीक ना हो और दूसरी तरफ ज़्यादा रतूबतें जमा हो जाएं, तो अमूमन नींद की ज़्यादती या बैठे बैठे सुस्ती आ जाती है। इसके लिए जो सबसे अच्छी चीज़ ये है कि आप सिर्फ 2 चीज़ें ले लें। एक तो ले लें आप काली मिर्च, आप ले लें 100 ग्राम। इसी तरीके से मैंने जो आज नुस्खा दिया था, इसमें मैंने आपको पिपला मोल का बताया था, यानी कि 100 मिर्च काली मिर्च, 100 ग्राम काली मिर्च ले लीजिए, पिपला मोल जो है वो 100 ग्राम ले लीजिए, और तीसरी चीज़ जो है इसमें 25 ग्राम काला नमक। इन तीनों चीज़ों को अच्छी तरह पिसवा लीजिए, और उसके बाद आधा चमचा सुबह, आधा चमचा शाम अर्क सौंफ के साथ इनको दीजिए, अपनी भाभी को। तो इससे इनका जब निज़ाम हाजमा ठीक होगा, तो इंशाल्लाह ताला उनकी कुव्वत बहाल होगी और नींद में जो है वो कमी आ जाएगी। यहाँ पर एक कॉलर है, उनसे पहले बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी कौन साहब? मुबारक भाई, आप सबसे पहले टीवी की आवाज़ प्लीज बंद कीजिए, टीवी की आवाज़ बंद कर। जी अब बताइए, कौन साहब कहाँ से? मैं मुबारक साहब बात कर रहा हूँ, हरिपुर से। हरिपुर? हरिपुर ठीक। मेरी ये टांग में दर्द है लेफ्ट साइड की, तो उसमें डॉक्टर्स को बताया तो उन्होंने कहा है कि आपको अर्क नशा है। ठीक। उसके लिए मैं पूछना चाह रहा था कि उन्होंने ऑपरेशन पे बीच किया है, अगर किसी दुआ के साथ इसे आराम आ सकता हो तो ऑपरेशन से बच जाए। मैंने आज का प्रोग्राम का मौजू अर्क नशा ही है, और मैं आपको बता भी दूंगा, और रात को मेरा प्रोग्राम 1 बजे रिपीट होगा, तो वो आप देख भी लीजिएगा। इसमें जो दवाएं मैंने बताई हैं, इंशाल्लाह 3 हफ्ते रुक जाइए, अगर इसे कंट्रोल हो जाए तो ऑपरेशन की ज़रूरत नहीं रहेगी इंशाल्लाह। सर वो दवाएं मैंने नोट नहीं कर सकूँ, मैं समझे किसी और कॉलर से बात कर रहे हैं। नहीं, रिपीट प्रोग्राम होगा हमारा, रिपीट प्रोग्राम होगा 1 बजे रात को। हाँ, बस एक और कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम। जी कौन साहब कहाँ से? जी वकास खान स्वात से। जी सवाल बताइए। जी अकील साहब, मेरा जिस्म है वो बहुत पतला है, दोस्त अक्सर खांसते है कि मतलब आप बहुत मतलब क्यों नहीं बढ़ते हो, और मैं 25 साल की उम्र है मेरी। अच्छा, 25 साल उम्र है। हाँ जी। अच्छा ठीक है, आपको इंशाल्लाह ताला हम बताते हैं। तो नाजरीन, हमारे पास जो सवालात हैं उनके जवाब आपको तफसीलन इंशाल्लाह देते हैं। यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामु अलैकुम व रहमतुल्लाह। अस्सलामु अलैकुम व रहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। हमारे पास एक कॉलर है, पहले उनसे बात कर लेते हैं। जी अस्सलामु अलैकुम। वालेकुम अस्सलाम। कौन कहाँ से? मैं फैला बात कर रही हूँ दौलत नगर से। जी सवाल बताइए। शिवा, मैंने आपसे 2 मसले पूछने हैं। पहला तो ये कि आपने बताया था छाइयों और बालों के लिए फलियों का, फिकर की फलियाँ जो है। हाँ हाँ। तो वो उनको कैसे इस्तेमाल करना है, उसमें क्या डाल सकते? चले मैं बता दूंगा। ठीक। वो बाल और थ्रेड करके फिर लगाना है या फिर वैसे? वो बताइए। पर दूसरा ये कि फेस थोड़ा हेल्दी करने के लिए। क्या हेल्प करना? फेस, फेस गाल गाल मोटे करने के लिए। अच्छा, गाल मोटे करने के लिए वो बताओ आपको। हाँ, दो मसले हैं। चलें ठीक, हम वहाँ पर एक और कॉलर है उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। ये कॉल हमारी ड्रॉप हो गई। जवेरिया साहिबा ने गुजरात से हमसे कॉल किया, इनके आँखों के नीचे जो है वो झाइयाँ ज़्यादा हैं, रंग वगैरह का भी मसला है। तो इसमें तीन चीज़ें आप लिख लीजिए, एक तो लिख लीजिए कुस्त शीरी और दूसरा लिख लें हल्दी। तो इसको करना ये है कि इसे आप कम से कम दो दो चुटकी एक वक्त में हल्दी और कुस्त शीरी इन दोनों को मिला लीजिए, और उसके बाद दही लीजिए और दही एक चमचा लेके इसको एक मरहम सा बना के ये एहतियात के साथ लगाइए। वैसे इन चीज़ों से आँख में कोई नुकसान नहीं होगा, लेकिन इसको कोशिश ये कीजिए कि इनको आँखों से बचाकर इसको रोज़ाना दो घंटे सुबह दो घंटे शाम इसको अप्लाई कीजिए। इससे इंशाल्लाह ताला बेहतर होगा। ग़िज़ाओं के अंदर आजकल अनार आया हुआ है, अनार का इस्तेमाल आप जितना करेंगे उतना जो है आपके इंशाल्लाह ताला बेहतरी आएगी झाइयों में भी और रंग में भी। तो अनार का इस्तेमाल ज़्यादा कीजिए, दिन में कम अज़ कम जो है वो आधा किलो के करीब अनार ज़रूर खाइए। मिसेज जावेद थी हमारे पास हैदराबाद से, इन्होंने हमें दर्द के मुतालिक का, मेरी बहन आज का प्रोग्राम हमने दर्द और अरकोनिसा के बारे में किया, शुरू में मैंने नुस्खे दिए, कल का प्रोग्राम भी हमारा दर्द के मौजू पर होगा। अभी आप फ़िलहाल जो नुस्खा मैंने आज दिया असगर नागोरी सूरनजान और पिपला मोल, इन तीनों चीज़ों को हम वज़न लेके सुबह शाम तीन तीन ग्राम खाइए। और दर्द के लिए जो सबसे बेहतरीन चीज़ है वो इंजीर है। देखिए एक याद रखिए कि तिब नबवी में भी इलाज बिलगज़ा के अंदर इंजीर, इंजीर जो है एंटी कैंसर भी है। अभी नई रिसर्च तो अब आ रही है, लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इंजीर के बारे में जो फ़वाइद बताए हैं कि अगर इंजीर का इस्तेमाल किया जाए तो ये आपके पुराने दर्दों के लिए, जोड़ों के दर्दों के लिए, मैं तो पाँच इंजीर सुबह और पाँच इंजीर शाम को खाता हूँ, खिलवाता हूँ मरीजों को जो तिब में। तो उसका तरीक़ेकार ये कि आप उसको रात को सोप कर दीजिए, भिगा दीजिए और सुबह खा लीजिए, या फिर रात को सोने से पहले बॉयल करके दूध में आप खाइए। तो आप देखें ना, ये इसका इस्तेमाल ज़्यादा, ये तो यूँ समझिए कि एक पूरी ग़िज़ा भी है, दवा भी है और तिब नबवी की एक बेहतरीन मुसल्लमा जो है वो एक ग़िज़ा है। इसे आप खाइए इंजीर पाँच सुबह पाँच शाम, और अगर शुगर है तो उसकी मकदार दो कर दीजिएगा। फैसल आबाद से अनीला थी, इन्होंने हमें बताया कि तबाशीर वाला नुस्खा हमें बता दीजिए। उसमें यह था कि इलायची आपको लेनी है, इलायची के दाने जो है 100 ग्राम, तबाशीर 100 ग्राम, इसको जो है आप दोनों को हम वज़न लेके हम इसमें मिस्री हम वज़न जो है मिला दीजिए, और इसको आप तेजाबियत के लिए इस्तेमाल कर सकते हैं। खाना खाने से 10 मिनट पहले आधा चाय का चमचा आप लीजिए, ये बड़ी उम्दा चीज़ है। बड़ी इलायची इसमें लीजिएगा, बड़ी इलायची के दाने 100 ग्राम और तबाशीर 100 ग्राम, और उसके बाद मैंने अर्ज़ किया कि मिस्री इसको आप लीजिए, ये तेजाबियत के लिए, जलन के लिए सब बहुत अच्छी चीज़ है। अगर आपको बदहजमी ज़्यादा है तो आप ग्रीन टी में जो है अदरक डाल के पीजिए खाने के बाद, इससे आपका मसला हो जाएगा। शबाना साहबा मुल्तान से, इन्होंने बताया कि इन्होंने लेप वाला नुस्खा हमसे पूछा कि वो किस तरह करना है, और दो हफ्ते आपने लगाया, इसका तरीक़ेकार ये है कि इसको आप बना लीजिए, काली जीरी सौंठ और तीसरी चीज़ मैंने इसमें बताई थी मुल्तानी मिट्टी, तीनों को पिसवा लीजिए हम वज़न लेके, और उसके बाद रोगने तारामीरा इसमें मिलाकर एक लेप सा बना लीजिए। जो गोश्त लटकता है या पेट ज़्यादा हो जाता है इसको आप कम से कम 3 महीने अप्लाई कीजिए, और उसके बाद ग्रेप बैंडेज बांध के इसको हेयर ड्राई से थोड़ी सी गर्मी दीजिए, या ऊपर इस्तरी करके गर्म कपड़ा लगाइए तो रिज़ल्ट आएगा। दो हफ्ते में रिज़ल्ट नहीं आएगा। आपने कहा कि कोई और नुस्खा दें वज़न कम करने के लिए, तो वज़न कम करने के लिए जो सबसे अच्छी चीज़ है वो तुख्मे रेहान है। तुख्मे रेहान को जो है वो इस्तेमाल आपको करना है। चिया सीड्स का आपने नेट के ऊपर बड़ा शोर सुना होगा, चिया सीड्स भी जो है वो यही तुख्मे रेहान होता है। तुख्मे रेहान जो है दो चाय के चमचे जो है एक गिलास पानी में डाल दीजिए, और जब वो अच्छी तरीके से फूल जाए तो खाना खाने से पहले दिन में 3 मरतबा आप इसको पीजिए, तो इससे आपका पेट भी अंदर होगा। और बरगे सदाब और लेमन ग्रास दो चीज़ें ले लीजिए, दोनों को हम वज़न लेके इसका कहवा पीजिए, इससे आपका वज़न कम होगा। मेरे ख्याल है मैंने बड़ी तसल्ली से जवाब दिया। इसी तरीके से शबाना साहिबा का ये जवाब था। आमना साहिबा रावलपिंडी से, आपने फरमाया कि मेरे बाल सफ़ेद हो रहे हैं, इसमें आप ही कीजिए कलौंजी 100 ग्राम ले लीजिए, भंगरा सिया आप 100 ग्राम ले लीजिए, और इस दोनों को जो है आप अच्छी तरीके से पानी में पकाइए, और जब पानी इस एक लीटर में आप 100-100 ग्राम लेके पकाएंगे, पानी बहुत थोड़ा सा आधी प्याली के करीब रह जाए तो चूल्हा बंद कर दीजिए, और उस पानी में आप काले तिलों का तेल मंगवाइए और वो मिला के इसको पकाइए, और उसके बाद आखिर में जो है इसमें थोड़ी सी कॉफ़ी डाल दें जो हम इस्तेमाल करते हैं, ये बेहतरीन तेल हो गया। इसको आप बालों में लगाइए, और खाने के इस्तेमाल के लिए बाल सिया करने के लिए आंवले का मुरब्बा बड़ी उम्दा चीज़ है कि आंवले का मुरब्बा दो सुबह के वक्त आप खाइए तो ये बड़ा अच्छा इलाज हो जाता है। अमजद साहब लाहौर से, आपने मिर्गी के मुतालिक फरमाया कि मिर्गी का इलाज, मेरे भाई मैंने आपसे बताया कि अभी प्रोग्राम के आखिर में मेरा नंबर आएगा, आप ले लीजिए, और लाहौर में बैठूंगा अगले हफ्ते तो आपको डिटेल दे देंगे, और फिलहाल आप बरहमी बूटी 100 ग्राम अस्तखुद्दूस 100 ग्राम आप मंगवा लीजिए, और ऊद सलेब जो है 50 ग्राम, इन चीज़ों तीनों चीज़ों को पिसवा के पाउडर बना के रखिए, और उसके बाद दो चुटकी पाउडर एक टेबल स्पून में डाल के ये आप लेना शुरू कर दीजिए, और छोटी चंदन का इस्तेमाल इंशाल्लाह ताला बाद में मैं शुरू करवाऊँगा, अभी आप ये शुरू कीजिए। गजाला साहिबा कराची से थी, उन्होंने बताया कि इनकी बच्ची 15 साल की और इनको जो प्रॉब्लम है घुटनों का, इसमें देखिए सबसे पहली चीज़ तो ये कि आप एक नुस्खा लिख लीजिए, अलसी ले लीजिए, मेथी दाना ले लीजिए, इसको तवे में अच्छी तरह भून के निकाल लीजिए, और उसके बाद इसमें जो है आपने धनिया डालना है, यानी कि 100 ग्राम अलसी, 100 ग्राम मेथी दाना, 100 ग्राम धनिया, और इसी तरीके से 100 ग्राम अजगन नागोरी, ये चारों चीज़ें डाल के इसका पाउडर बनाइए, ये सुबह शाम दीजिए, और घुटनों में मालिश के लिए जो है ये आरामबाग में जो है वो एलोवेरा मिल जाएगा, एलोवेरा का जो जेल होता है वो उसको राउंड द क्लॉक उसे बच्ची के उससे मालिश कीजिए, उससे फ़र्क पड़ जाएगा, घुटनों में अतराफ में उसकी बैक साइड पे इसकी मालिश कीजिए, और सुबह के वक्त तकरीबन आधा चाय का चम्मच एलोवेरा का जेल पानी के साथ पिला दीजिए तो इंशाल्लाह कुछ दिनों में बेहतरी आ जाएगी। खान साहब कोई पेशावर से थे, इन्होंने बताया कि इनका बच्चा 8 साल का और इसको भूख नहीं लगती, भूख के लिए जो सबसे उम्दा चीज़ है वो यही है कि आप अदरक ले लीजिए, और तकरीबन 2 इंच का टुकड़ा अदरक का ले लीजिए, पुदीने की 40 पत्तियां ले लीजिए, और बड़ी इलायची के दाने, एक इलायची के दाने ले लीजिए, और इसी तरीके से इसको पानी में अच्छी तरीके से उबाल लीजिए, उबालने के बाद छान कर इसमें चीनी डाल के इसका शीरा सा बन जाएगा, बहुत अच्छा सा शरबत होगा, ये शरबत बच्चे को पिलाइए, इससे इंशाल्लाह ताला इसकी बेहतरी आ जाएगी। हमारे पास जो सनाउल्ला साहब की कॉल थी राजनपुर से, इन्होंने बताया कि इनके गैस्ट्रिक या आबादी का मसला है और इनके पेट में दर्द रहता है, दिल की तरफ इनके बोझ रहता है। भाई सबसे अच्छी चीज़ जो इस वक्त आई हुई है वो अनार आया हुआ है। अनार के बारे में मैं आपको बताऊं कि रब्बुल आलमीन की एक कुदरत है कि जैसे ही विटामिन सी की ज़रूरत होती है, एंटी कैंसर भी है। अनार खाने का तरीका ये है कि आप अपनी गैस्ट्रिक को ख़त्म करने के लिए काली मिर्च इसमें और ज़रा सा नमक, जैसे मैंने कहा नमक का पानी बना के, या इसमें काली मिर्च के साथ आप अनार के दानों में डालिए, और ये खाना खाने से तकरीबन आधा घंटा पहले खाइए, और इसके जो अनार के बीच में जो उसके परत होते हैं अंदर की तरफ जो झिल्ली होती है, वो झिल्ली का इस्तेमाल भी ज़रूर कीजिए, तो ये आप देखेंगे इससे बेहतरी आ जाएगी। और इसी तरीके से अदरक ले लीजिए, अदरक और पुदीने की चाय जो है आप पीजिए तो आपका मसला हल हो जाएगा, दिल का कोई मसला नहीं, आपकी गैस हो रही है और आप जो दिन भर कोर्ट में ऊपर नीचे आते जाते हैं या फिर आप जो चलते हैं वो शुमार नहीं होगा वर्जिश में। वर्जिश इसको कहते हैं कि बाकायदा जॉगर पहने जाएं और सुबह नमाज फजर की पढ़ के और फिर वो जॉगर पहन के निकला जाए, कम से कम आधा घंटे वॉक की जाए और वही जॉगर दोबारा पहने रात को, वो तो वो वॉक कहलाती है, बाकी दिन में तो तमाम लोग घूमते रहते हैं, वो इसमें शुमार नहीं होता, तो आप वर्जिश कीजिए। अमजद साहब का हो गया, गजाला साहिबा सनाउल्ला साहब राजनपुर का ये जवाब था। हरिपुर से इन्होंने सवाल किया, मैंने अर्ज़ साहब से किया कि आज का प्रोग्राम अरकुनिसा पे है और उसके ऊपर आप नुस्खे ले लीजिए, वैसे जो इसका अहम नुस्खा है उसमें 3 चीज़ें, कुस्ते शीरी, पिपला मोल और काली मिर्च, इसकी तादाद ये है कि पिपला मोल और जो मैंने आपको आज नुस्खा दिया उसमें मैं दोबारा आपको बता देता हूँ कि पिपला मोल जो है आपको 100 ग्राम लेना है, अजगर नागोरी 100 ग्राम लेना है और सूरनजान शीरी 100 ग्राम, इन तीनों को हम वज़न लेके 3-3 ग्राम जो है आप इसको लीजिए, बाकी और नुस्खे जो है वो आप रात रिपीट 1 बजे आप देख लीजिएगा और उसको नोट कर लीजिएगा। وقاص صاحب ہمارے پاس تھے، انہوں نے کہا کہ یہ 25 سال کے ہیں اور سوات سے ان کا کال تھی، انہوں نے بتایا کہ یہ بہت زیادہ دبلے ہیں، اس کے لیے آپ یہ کیجئے کہ جو ہماری دوائیں ہیں دواؤں سے پہلے غذا آپ لکھ لیجئے کہ ساگو دانہ آپ لے لیں، آرے روٹ کا جو پاؤڈر ہوتا ہے وہ آپ لے لیں، اور اسے جو ہے باقاعدہ کھیر کی طرح صبح کے وقت کھائیں، شکر قندی اگر مل جاتی ہے تو اس کے کھیر بنا کر آپ کھائیے، تو اس سے بھی انشاءاللہ تعالی کافی بہتر ہوتی ہے، اور اسی طریقے سے آپ جو دواؤں کے اندر جو ہے وہ سب سے اچھی چیز جو ہے وہ ایک چورن آپ بنا لیجئے، جس میں پپلا مول آپ لکھ لیجئے 10 گرام لکھ لیجئے، کالی مرچ 10 گرام لکھ لیجئے، اور دکنی مرچ 10 گرام لکھ لیجئے، اور کالا نمک 10 گرام، یہ 4 چیزیں آپ لکھ لیجئے اور اسے آپ کھائیے، اس سے بھوک مزید لگے گی، تو اس سے انشاءاللہ تعالی آپ موٹے بھی ہوں گے۔ زعفران اگر آپ کو مل جائے تو زعفران کے 8 بال دودھ میں گرم کر کے آپ پئیں گے تو اس سے بھی انشاءاللہ تعالی صحت اچھی ہوتی ہے۔ ہمارے پاس ایک اور کالر جو ہماری آج کی آخری کالر ہیں، فرا صاحبہ دولت نگر سے، آپ نے سب سے پہلا سوال کیا کہ کیکر کی پھلی کا جو میں نے بتایا یہ حتمی علاج ہے، اور اس میں میں نے یہ بھی بتایا تھا اگر گورا ہونا ہے تو اس میں پودینے کے پتے ملا لیں، پودینے کے پتے لے لیں، کیکر کی پھلیاں لے لیں، دونوں کو اچھی طریقے سے گرائنڈ کر لیجئے، چٹنی سی جیسے بنتی ہے ویسے چٹنی بنا لیجئے، اور اپنے چہرے پر اس کو اپلائی کیجئے، انوانٹیڈ ہیئرز جو بالوں کا جو مسئلہ ہوتا ہے وہ زیادہ آ جاتے ہیں، تو اسے آپ ان جگہوں پر تھریڈنگ کرنے کے بعد لگائیے، 2-2 گھنٹے صبح 2 گھنٹے شام اس طریقے سے اس کو صرف لگانا ہے، اور اگر گورا ہونا ہے تو اس میں پودینہ ملا لیں، ویسے ابھی جو اگلا مہینہ آ رہا ہے گا اس کے اندر کیکر کی پھلیاں آپ کو تازی ملیں گی، دیکھو یہ شرط ہے کہ کیکر کی پھلیاں تازی ہوں، اگر آپ کے شہر میں نہیں ملتی تو کراچی میں تو روڈوں پر پڑی رہتی ہیں، ہائی وے اور گڈاپ وغیرہ میں، یہاں پر کسی سے منگوا لیجئے تو وہ کیکر کی تازہ پھلیاں آپ استعمال کیجئے۔ دوسرا سوال آپ نے لکھا تھا کہ میرے گال گلابی ہو جائیں، تو گلابی کرنے کے لیے گلابی چیزیں کھانی پڑتی ہیں، اس میں سب سے بہترین چیز جو ہے آج کل جو میں نے عرض کیا کہ سیب آیا ہوا ہے، گلابی رنگ کے جو سیب آئے ہوئے ہیں وہ گلابی رنگ بالکل پنکش کلر کے سیب ہوتے ہیں، سوات کے ہی ہوتے ہیں میرے خیال سے، تو اسے آپ استعمال کیجئے صبح شام جو ہے اس کو استعمال کیجئے، اور اس کے چھلکے جو ہیں وہ الگ کر کے اس کی چائے کا استعمال کیجئے، زرشک ایک چھوٹی کشمش ہوتی ہے زرشک اسے کہتے ہیں، یہ گالوں کو گلابی کرنے کے لیے بڑی عمدہ چیز ہے کہ اس کے آپ 21 دانے رات کو ارکی گلاب میں ملا دیجئے، مطلب بھگا دیجئے، اور صبح کے وقت جو ایک ایک کر کے آپ اس کو جو ہے چبائیے زرشک کو، اس سے جو ہے وہ گال بہتر بھی ہوتے ہیں، اور گال جو اگر آپ یہ چاہتی ہیں کہ بہتر ہو تو میں نے عرض کیا کہ آپ انار بھی کھائیے سیب بھی کھائیے۔ تو ناظرین یہ تھا ہمارا آج کا پروگرام، آپ کے سامنے جو آپ کے سوالات اس کے جوابات بھی رکھے، میرا ٹیلی فون نمبر آپ کے سامنے ہے اور اس میں آپ جو بھی مسئلہ ہو 4 بجے سے 6 بجے تک مجھے کال بھی کر سکتے ہیں، اور اسی طریقے سے انشاءاللہ تعالی کل اللہ نے زندگی دی تو انشاءاللہ اسی موضوع پر کل اور مزید آپ کو نسخے میں دوں گا، مجھے اب دیجئے اجازت، کل انشاءاللہ آپ سے ملاقات ہوگی، السلام علیکم ورحمۃ اللہ۔